कोर्स पढाइ हुने एटिच्युट मल्टिलर्निङ एकाडेमी खैरानी चार पर्सा नारायणी डेभलपमेन्ट बैङ्कको माथि मोबाइल 98452146174 नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्ज सँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np मार्फत संचार भएकै साथ सुनिरहनु भएको बिहान 10 बजेको अर्पण समाचारमा स्वागत छ। म ध्रुवराज खनाल। शुरूमा अहिलेसम्मका प्रमुख समाचारका शीर्षकहरू। एकीकृत नेकपा माओवादीमा नेतृत्व चयनका विषयमा तीव्र विवाद, केन्द्रीय समितिमा आफ्ना पक्षमा नपरेको भन्दै भट्टराई र श्रेष्ठ पक्षद्वारा विरोध। नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र टाँडी शाखामा करिब 11 करोड़ बक्यौता नबुझाउने 222 जना ग्राहक कालो सूचीमा। नाइजेरियामा विद्यालयबाट अपहरण गरिएका बाल बालिकालाई बेच्ने आतंकवादी समूह बोको हरामको चेतावनी। उद्धारमा कुनै कसर बाँकी नराख्ने राष्ट्रपति जोनाथनको प्रतिबद्धता। र इण्डियन प्रिमियर लीगमा आज रोयल च्यालेन्जर्स बेंगलोर र मुम्बई इण्डियन्स बीच प्रतिस्पर्धा हुँदै। जीवन यापन तथा जीवन गुजार्नका लागि कुनै न कुनै व्यवसाय अपनाउनु पर्दछ। कुनै न कुनै व्यवसाय फस्टाउनका लागि सदाबहार विज्ञापन पनि त गर्नुपर्छ। सधैँ विज्ञापनका लागि रेडियो अर्पण 104.5 मेगाहर्ज। समाचार विस्तारमा। एकीकृत नेकपा माओवादीमा नेतृत्व चयनका विषयमा तीव्र विवाद भएको छ। विवादका कारण राष्ट्रिय सम्मेलन लम्बिएको छ। राष्ट्रिय सम्मेलनबाट सर्वसम्मत नेतृत्व चयनका लागि प्रचण्ड पक्ष नेताहरू गृह कार्यमा जुटे पनि प्रयास सफल हुन सकेको छैन। नेता डाक्टर बाबुराम भट्टराई पक्षले असन्तोष जनाउँदै कोही पनि कुनै पनि पदमा नबस्ने बताएपछि थप कठिनाई सिर्जना भएको छ। ए माओवादी अध्यक्ष पुष्पकमल दाल प्रचण्ड, नेता बाबुराम भट्टराई, नारायण काज श्रेष्ठ र पूर्व महासचिव पुष्टबहादुर बुगटी राति अबेरसम्म छलफलमा जुटे पनि सहमति निस्कन सकिन। केन्द्रीय समितिको नाम छान्ने विषयमा विवाद भएपछि आजसम्मको लागि बन्द सत्र स्थगित गरिएको थियो। सम्मेलन आयोजक समितिले 900 सदस्यीय केन्द्रीय समितिको नाम छान्दा प्रचण्ड पक्षका नेताहरू मात्र रहेको भन्दै भट्टराई र श्रेष्ठ पक्षधरले विरोध गरेका छन्। अघिल्लो संविधान सभामा विवादित रहेका र सहमति बनेका विषयको निर्क्योल गरिएपछि त्यसबारेमा आज छलफल हुने भएको छ। संविधान सभा अभिलेख अध्ययन तथा निर्क्योल समितिले आज सहमति र असहमतिका विषय छुट्याएर थप अध्ययन गर्ने भएको छ। समिति अन्तर्गतका 6 वटा उपसमितिले आज प्रारम्भिक मसौदामा रहेका सहमति र असहमति निर्क्योल सहितको प्रतिवेदन पेश गरेपछि अध्ययन समितिले छलफल गर्नेछ। समितिका सदस्य एमाले नेता भीम रावलले निर्क्योलको काम सकेकाले अब संविधान लेखनको काम अगाडि बढ्नलाई सहज हुने जानकारी दिनुभयो। अघिल्लो संविधान सभामा रहेका विषयगत समितिका विषयहरूलाई निर्क्योल गर्न 6 वटा उपसमिति बनाइएको थियो। उपसमितिले अध्ययन गरी तयार गरेका प्रतिवेदन समितिमा पेश गर्ने समय आजसम्मका लागि दिइएको छ। निर्क्योल समितिको बैठक बिहान 11 बजे बोलाइएको छ। यसैबीच संविधान सभाको क्षमता अभिवृद्धि तथा स्रोत व्यवस्थापन समितिको बैठक पनि आज बस्दैछ। सचिवालयका प्रवक्ता मुकुन्द शर्माका अनुसार बिहान 11 बजे नै बोलाइएको बैठकमा सभासदको क्षमता अभिवृद्धिका विषयमा बनाउने कार्यक्रमको बारेमा छलफल हुनेछ। नेकपा एमालेका अध्यक्ष जननाथ खनाल आज चीन भ्रमणमा जाँदै हुनुहुन्छ। चिनिया कम्युनिष्ट पार्टीको निमन्त्रणामा एमालेका अध्यक्ष खनाल एक सप्ताहव्यापी भ्रमणका लागि चीन जान लाग्नु भएको हो। अध्यक्ष खनाल 20 सदस्यीय टोलीको नेतृत्व गर्दै चीन प्रस्थान गर्नुहुनेछ। अपरान्ह 4 बजे एयर चाइनाको उडानबाट अध्यक्ष खनाल नेतृत्व तोको टोली लासा हुँदै बेजिङ जाने कार्यक्रम रहेको छ। अध्यक्ष खनालले चीनमा पुगेर भेट्ने नेताहरूको भने टुङ्गो लागिसकेको छैन। 2067 वैशाखमा पनि खनालले चीन भ्रमण गर्नु भएको थियो। खनालको टोलीमा सचिव विष्णु प्रसाद पौडेल, पोलिटब्युरो सदस्य बेदुराम भूषाल, केन्द्रीय सदस्य परशुराम मेघी गुरूङ, एक बहादुर राणा, गरिमा शाह, शत्रुधन महतो र चन्द्रबहादुर शाही लगायतका नेताहरू रहनु भएको छ। यद्यपि सचिव पौडेलले भने चीन भ्रमण स्थगन गर्नु भएको छ। भ्रमण टोली जेठ 2 गते स्वदेश फर्कनेछ। नेपाल आयल निगमले पश्चिमाञ्चल क्षेत्रमा पेट्रोलियम पदार्थ ढुवानीको लागि वैकल्पिक व्यवस्था गर्ने भएको छ। तेल चोरीमा संलग्न व्यवसायलाई कारवाही नगर्न माग गर्दै पश्चिमाञ्चल क्षेत्रका पेट्रोलियम ढुवानी व्यवसायले आपूर्ति बन्द गरेपछि निगमले त्यस क्षेत्रमा वैकल्पिक व्यवस्था गरेर तेल ढुवानी गर्न लागेको हो। आयल निगमका निमित्त महाप्रबन्धक सागर सत्यालले नयाँ क्षेत्रका ट्याङ्करलाई त्यस क्षेत्रमा पठाएर तेल ढुवानी गर्ने तयारी गरिएको जानकारी दिनुभयो। साथै पश्चिमाञ्चलका केही क्षेत्रमा अम्लेकगंजबाटै तेल ढुवानी गर्ने तयारी पनि निगमले गरेको छ। रूपन्देहीको दुईवटा ठाउँबाट तेल चोर्दै गरेको अवस्थामा पक्राउ परेका 19 ट्याङ्करका चालकले तेल चोर्ने कार्यमा ट्याङ्कर धनीको समेत संलग्नता रहेको बयान दिएपछि 16 नाममा पक्राउ पूर्ति जारी गरिएको छ। पश्चिमाञ्चल क्षेत्रका ट्याङ्कर व्यवसायीले ती ट्याङ्कर धनीलाई कारवाही नगर्न दबाव दिँदै हड़ताल गरेका छन्। त्यस क्षेत्रमा तेल ढुवानी गर्ने 250 ट्याङ्कर रहेका छन्। अत्यावश्यकीय पेट्रोलियम पदार्थको कारोबारमा बन्द हड़ताल गर्न पाइँदैन, तर सरकारले यस्ता व्यवसायलाई कारवाही गर्नुको साटो वार्ता गर्न लागेको भन्दै उपभोक्ता अधिकार कर्मीले विरोध गरेका छन्। निगमका निमित्त महाप्रबन्धक सत्यालले भने प्रशासनले दोषीमाथि कारवाहीको प्रक्रिया अघि बढ़ाएको भन्दै उनीहरूसँग वार्ता गरेको नभई तेल ढुवानेका लागि ट्याङ्कर व्यवसायका केन्द्रीय पदाधिकारीलाई आग्रह मात्र गरिएको बताउनुभयो। नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र टाँडी शाखामा करिब 11 करोड़ बक्यौता रकम रहेको छ। वितरण केन्द्रले दिएको जानकारी अनुसार 10,94,00,000 बक्यौता बाँकी छ। बक्यौता रकम मध्ये सबैभन्दा बढ़ी सड़क बत्तीको रहेको प्राधिकरण वितरण केन्द्रका लेखाधिकृत अर्जुन प्रसाद ढुंगानाले जानकारी दिनुभयो। रत्नगर नगरपालिका र आसपासका गाविसका सड़क बत्ती प्रयोगबाट 4,88,00,000 उठ्न बाँकी रहेको ढुंगानाले बताउनुभयो। त्यस्तै 3,44,00,000 ग्रास्तमा रहेको प्राधिकरणले जनाएको छ। बक्यौता रकम नबुझाउनेमा सामान्य ग्राहकदेखि व्यवसायी र उद्योगीहरू पनि रहेका छन्। 80,50,000 औद्योगिक र 35,00,000 व्यापारिक प्रतिष्ठानको बक्यौता रहेको लेखा अधिकृत ढुंगानाले बताउनुभयो। यसमध्ये बक्यौता रकम बुझ्न बाँकी उद्योग बन्द भइसकेका छन्। यसै गरी सिमसाईबाट 28,44,000, गैर सरकारी संघ संस्थाबाट 14,25,000, खानेपानीबाट 7,58,000 उठ्न बाँकी रहेको प्राधिकरणले जनाएको छ। प्राधिकरणले बक्यौता रकम बुझ्न पटक पटक आग्रह गरे पनि प्राय सबैले अटेर गरेको लेखा अधिकृत ढुंगानाले जानकारी दिनुभयो। अटेर गर्ने ग्राहक उद्योग व्यापारिक प्रतिष्ठानको लाइन काट्ने क्रम पनि जारी रहेको उहाँले बताउनुभयो। बक्यौता नबुझाउने ग्राहकलाई प्राधिकरणले कालो सूचीमा समेत राखेको छ। प्राधिकरणका अनुसार बक्यौता नबुझाउने 200 बढ़ी ग्राहकलाई कालो सूचीमा राखिएको छ। विक्रमसम्म 2064 अघिका महसुल नबुझाउने 222 ग्राहकलाई कालो सूचीमा राखेको लेखा अधिकृत ढुंगानाको भनाइ छ। कालो सूचीमा पर्नेमा पनि सामान्य ग्राहकदेखि केही बन्द भएका उद्योग तथा व्यावसायिक प्रतिष्ठान रहेका छन्। बक्यौता नबुझ्दा कालो सूचीमा पर्नेमा रत्नगर एक बकुलहर स्थित ज्योति चलचित्र मन्दिर, चैनपुरमा रहेको इन्टरनेशनल फाउण्डेशन फर हेल्थ मेडिकल कलेज समेत रहेका छन्। चलचित्र मन्दिरको 2,61,292 रूपियाँ तथा मेडिकल कलेजको 1,17,547 रूपियाँ बक्यौता रकम रहेको छ। इन्टरनेशनल फाउण्डेशन फर हेल्थ मेडिकल कलेजको हाल सो जग्गा मालपत कार्यालयमा रोक्का गरिएको प्राधिकरणले जनाएको छ। चलचित्र मन्दिर भने बन्दको अवस्थामा छ। कालो सूचीमा पर्नेहरूले 2,000 देखि 2,00,000 रूपियाँसम्म बुझाउन बाँकी छ। सर्लाईको हरकच्छा गाविस वडा नम्बर 1 गैराती द्विपक्षबीच गोली हानाहान हुँदा 10 भन्दा बढ़ी घाइते भएका छन्। घाइते मध्ये 5 अवस्था गम्भीर रहेको छ। स्थानीय राम आश्रय शाह र देवी सिंह बीच भएको विवादले उग्र रूप लिएपछि दुवै पक्षबाट गोली हानाहान भएको हो। गम्भीर घाइते केहीको बीरगंज र केहीको भरतपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाईका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक पृथ्वी नारायण ओलीले जानकारी दिनुभयो। अन्य घाइतेहरूमध्ये केहीको जिल्ला अस्पताल मलंगुवामा उपचार भइरहेको छ। घटना लगत्तै जिल्ला प्रहरी कार्यालय मलंगुवाबाट प्रहरी निरीक्षक नरेश कुमार सिंहको नेतृत्वमा गएको प्रहरीको टोलीले देवी सिंह र राम आश्रयका छोरा कमलेश भनिने 24 वर्षका बिमलेश शाहलाई पक्राउ गरेको छ। घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। अब पालो अर्पण जनआवाजको अर्पण जनआवाजमा हाम्रो प्रश्न छ, एसएससी प्रिमियर लिग क्रिकेटमा नेपालको प्रदर्शनप्रति तपाईँको विचार के छ? ए उत्कृष्ट छ, बी चित्त बुझाउने बाटो र सी अझै मेहनत गर्नु छ। अर्पण जन आवाज में तपाईले पनि आफ्नो मत दिन सक्नुहुनेछ। जसको लागि मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आर टाइप गरी एक स्पेस दी पीओएलएल पोल टाइप गरी आफूलाई लागेको उत्तर ए बी वा सी टाइप गरी 44 55 वा 45 55 में पठाउन सक्नुहुनेछ। अर्पण जन आवाज को मत परिणाम हरेक साँझ 5 बजे को अर्पण बुलेटिन में प्रस्तुत गर्नेछौ। पालो ट्राफिक खबरको यति बेला नारायणगढ टोणा बिर्ग सड़क खण्ड खुल्ला छ। त्यसैगरी नानगढ मुगलिन, मुगलिन औबिसे काठमाडौँ, मुगलिन दमली पोखरा, नानगढ प्रासी बुटोल सड़क खण्ड पनि खुल्ला छन्। ट्राफिक खबरको साथमा फोटो पॉइंट फुल डिजिटल कलर ल्याब एन्ड डिजिटल फ्लेक्स प्रिन्ट रत्नगर 100 राचोक चितवन, फोन नम्बर 0656 63 63, मोबाइल नम्बर 9855061743। मौसम सम्बन्धी जानकारी। चितवन जिल्लाको आजको अधिकतम तापक्रम 38 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 20 डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिनभर घाम लाग्ने सम्भावना रहेको पनि महाशाखाको भनाइ छ। मौसम हेरी सुप्रति सजग भई आफ्नो खेत बालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ। अर्पण मौसम जुवानी सामुदायिक पुस्तकालय द्वारा जनहितका लागि जारी गरिएको हो। विदेशका समाचार। नाइजेरियामा विद्यालयबाट अपहरण गरिएका बाल बालिकाहरूलाई आतंकवादी समूह बोको हरामले बेच्ने चेतावनी दिएको छ। 3 साता अघि उत्तरी नाइजेरियाको बोर्नो राज्यको चिबोक शहर स्थित अंग्रेजी माध्यममा पढ़ाइ हुने विद्यालयबाट ती 230 जना बाल बालिका अपहरणमा परेका थिए। बोको हरामका नेता अबुबाकर सेकौले भिडियो सन्देश जारी गरी बालिकाहरूलाई आफ्नो शहर समूहले अपहरण गरी बन्धक बनाएर उनीहरूलाई बेचबिखन गर्ने तयारी भइरहेको जानकारी दिएका हुन्। उनले बालबालिकाहरू आफ्नो सम्पत्ति भएको र भगवानले उनीहरूलाई बेच्नु भनी आदेश दिएकाले त्यसैलाई पालना गर्न लागेको भिडियो सन्देशमा भनेका छन्। बोको हरामले अंग्रेजी माध्यममा पढ़ाई हुने विद्यालयहरूमा दर्जनौ पटक आक्रमण गरी पश्चिमा शिक्षाको विरोध गर्दै आएको छ। अपहरित बालबालिकाहरूको उद्धारमा ध्यान दिन नसकेको भन्दै नाइजेरियाली सरकारको चौतर्फी आलोचना भएको छ। राष्ट्रपति गुडलक जोनाथनले बालबालिकाहरूको उद्धारमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता दोहोर्याउनु भएको छ। मुस्लिम राज्यको ओकालत गर्दै सन् 2009 हिंसात्मक गतिविधि गर्दै आएको बोको हरामको आक्रमणमा परि सयौंले ज्यान गुमाइसकेका छन्। खेल समाचार। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा आज रोयल च्यालेन्जर्स बेंगलोर र मुम्बई इण्डियन्स बीच प्रतिस्पर्धा हुँदैछ। अंक तालिकाको चौथो स्थानमा रहेको बेंगलोर र पुछारमा रहेको मुम्बई बीचको खेल बेलुका 8:15 वाङखडे क्रिकेट स्टेडियम मुम्बईमा हुनेछ। प्रतियोगितामा 6 खेल खेलेको बेंगलोर 3 जित र 3 हार बेहोर्दै 6 अंक जोडेको छ भने समान खेल खेलेको साबेक विजेता समेत रहेको मुम्बईले 1 खेल मात्र जितेको छ। आज मुम्बईले खेल जिते 1 स्थानमाथि उक्लनेछ भने बेंगलोरले जिते अंक तालिकामा कुनै परिवर्तन हुने छैन। जारी प्रतियोगितामा 7 खेल खेलेको चेन्नई 12 अंकका साथ शीर्ष स्थानमा छ। गैराती चेन्नईले दिल्ली डेयर डेभिल्सलाई पराजित गर्दै थप 2 अंक जोडेको हो। दिल्लीले दिएको 179 रनको विजय लक्ष्य चेन्नईले 2 बल बाँकी छँदा मात्रै 2 विकेटको नोक्सानीमा पूरा गर्यो। चेन्नईको जितमा ड्वेन स्मिथले 79 रनको योगदान दिए। ब्रेन्डम म्याकलम 32 तथा नट आउट रहेका सुरेश रैना 47 र कप्तान महेन्द्र सिंह धोनीले 12 रन बनाए। यसअघि टस हारेर ब्याटिङमा तानेको दिल्लीले कप्तान दिनेश कार्तिकको अर्धशतकीय पारीको मद्दतमा निर्धारित ओभरमा 5 विकेट गुमाएर 178 रन बनाएको थियो। अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। एकीकृत नेकपा माओवादीमा नेतृत्व चयनका विषयमा तीव्र विवाद। केन्द्रीय समितिमा आफ्ना पक्षका नपरेको भन्दै भट्टराई र श्रेष्ठ पक्षधरद्वारा विरोध। नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र टाँडी शाखामा करिब 11 करोड़ बक्यौता। बक्यौता नबुझाउने 222 जना ग्राहक कालो सूचीमा।